नमस्कार, स्वागत तथा अभिवादन कार्यक्रम उजेलका खबरमा म कार्यक्रम सञ्चालक प्रेम सुनारको तर्फबाट कार्यक्रम उजेलका खबर ठीक यसै समयमा यस रेडियो सहित देश विदेशका 11 रेडियोबाट प्रसारण हुने गर्दछ। साथै एक दर्जन भन्दा बढी अनलाइनबाट पनि 24 घण्टा सुन्न सकिनेछ। समाजका विविध गतिविधिहरूको सङ्गालो कार्यक्रम उजेलका खबरको आज हामी 211 श्रृङ्खलामा छौ। त आज हामी प्रस्तुत गर्नेछौ एक शिक्षकको जीवन रक्षा सम्बन्धी अपील, अनि प्रहरी हिरासतमा गुल्मीका एक व्यक्तिको रहस्यमय मृत्यु भएको सम्बन्धी रिपोर्ट, र नियमित स्तम्भ जीवनको गोरेटोमा 50 वर्ष नागेका पुरुषको 7 वर्षीय बालिका श्रीमती हुनुको पीड़ा वेदना सुनाउने छौ। त अबको पौनी 1 घण्टा हामी सँगै रहनुहोला। सर्वप्रथम गुल्मीका एक शिक्षकको जीवन रक्षा सम्बन्धी अपील सुनाऊ। महेन्द्र आदर्श उच्च माध्यमिक विद्यालय वामी टक्सरका शिक्षक विष्णुदेव यादवको मृगौला फेल भई यति बेला जीवन मरणको दोसाँधमा हुनुहुन्छ। उपचार गर्ने खर्च नभएपछि उहाँले जीवन रक्षाका लागि सबैसँग सहयोगको अपील गर्नुभएको छ। हामी उहाँसँग टेलिफोन सम्पर्कमा छौ। हेलो, नमस्कार। नमस्कार सर। को महेन्द्र आदर्श उच्च माध्यमिक विद्यालय वामी टक्सर गुल्मीका शिक्षक विष्णुदेव यादव बोल्नु भयो होइन त? हो सर, म विष्णुदेव यादव बोलिरहेको छु। अनि दुःख लाग्दो कुरा, तपाईँले 2047 सालदेखि 24 वर्षदेखि विज्ञान विषय पढाउँदै आउनुभयो, सेवा गर्नुभयो होइन? हो सर। तर अहिले मृगौलाले काम नगरेपछि जीवन मरणको दोसानमा हुनुहुन्छ अरे, आर्थिक अभाव भयो अरे उपचार गर्नका लागि भन्ने सुनिएको छ। अहिले चाहिँ तपाईँ काठमाडौँ सुमेरु अस्पतालमा? सुमेरु अस्पतालमा छु सर, आर्थिक अभाव धेरै छ। हजुर, कहिलेदेखि अस्पतालमा हुनुहुन्छ र कति खर्च लाग्ने भनिएको छ? त्यो डाक्टरको सल्लाह अनुसार मृगौला फेर्नुभयो भने, किडनी फेर्नुभयो भने तपाईँको 5 लाख रुपियाँ लाग्छ, र किडनी खरिदनु पर्ने अर्कोसँग। ए हजुर हजुर, त्यो पनि 10-12 लाख जति लाग्छ त्यो किन्नमा पनि सर। अहिले डायलोसिस भइरहेको छ सर। अनि तपाईँको घर त जनकपुरमा हो क्यारे होइन? घरको आर्थिक अवस्था कस्तो छ? कमजोरी छ सर, अब 6 छोरी छ सर। हजुर, अब सबैलाई पाल्नु पर्ने, पढाउनु पर्ने। हजुर, हामीसँग त उहाँबाट म केही पैसा कमाएको छु, सबै पढाइमा छोरीलाई दियो सर। हजुर, मेरो पासमा खासै छैन केही। त्यही त, तपाईँले धेरैजना देश भेगका विद्यार्थीहरूलाई पढाउनु भयो, तपाईँ यस्तो अवस्थामा हुनुहुन्छ भनेपछि देश विदेशबाट धेरै फोन आएको छ मलाई, र तपाईँको सहयोगको अपिल सम्बन्धी खबर बनाउनु लागेको हो। यो खबर सुन्नुहुने समस्त त्यस विद्यालयका पूर्व विद्यार्थी, शिक्षक, शुभचिन्तक सबैले सहयोग गरिदिनु हुन हामी पनि आग्रह गर्दछौ। र तपाईँ के भन्न चाहनुहुन्छ ती विद्यार्थीहरूलाई? म आफ्नो चेला चाटीलाई म धेरै पढायो सर, 25-24 वर्षसम्म पढायो, मलाई अहिले जीवन बचाउनको लागि अलिक सहयोग गरिदिन म अपिल गरिरहेको छु सर। के भन्ने? हजुर हजुर, अनि यदि उहाँले सहयोग गर्न चाहनुभयो भने तपाईँको मोबाइल नम्बर बताइदिनुहोस् न। मेरो मोबाइल नम्बर 98164 हजुर 95-21 फेरि भनिदिनुहोस्। 9816495-21 हस्त। तपाईँको यो जीवन रक्षा सम्बन्धी जुन तपाईँले अपिल गर्नु भएको छ, यो ती विद्यार्थीहरूले सुनुन् भन्दै तपाईँको जीवन उद्धारका लागि चेक रिपब्लिकबाट जो वामी टक्सर निवासी वैकुण्ठ रायमाझीले जुन आग्रह गर्नुभएको छ त्यही अनुसार त्यहाँ चाहिने सहयोग संकलन कार्य जारी गरिदिनुहोस् भन्दै म अहिले छुट्टिन चाहन्छु है त। हुन्छ सर। अब सुनौ, केही दिन अघि जिल्ला प्रहरी कार्यालय गुल्मीको हिरासतमा मृत्यु भएका एक व्यक्तिको रहस्यमय घटना सम्बन्धी यो रिपोर्ट। हिरासत कोठा भित्र रहेको अट्याच टोयलेटमा त्यो माथि झ्यालको आइरन रडमा झुन्डिएर लडिरहेको उसमा देखेँ, अनि तुरन्तै यसलाई बचाउनु पर्छ भन्ने उसमा मेरो मुसमा आयो, अनि काट्न लगाएर तुरन्तै हामी गाडीमा राखेर तत्काल जिल्ला अस्पताल तमघासमा पुर्याएको हो। उहाँ हुनुहुन्थ्यो जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक अम्बिका प्रसाद गुप्ता। केही दिन अघि प्रहरी हिरासतमै एक व्यक्तिको रहस्यमय रूपमा मृत्यु भएको घटनाको विवरण सुनाउँदै। धन्यवाद प्रेमजी। यो 2071/11/15 शुक्रबार बिहान 1100 बजेको करिबमा यो मदरसा व्यवस्थापन समितिको अध्यक्ष मोहम्मद सागिर मियाँ र सोही समितिका सचिव अनिस मियाँ लिखित निवेदन लिएर यहाँ आउनुभयो कि मदरसामा भएको चोरी र तोडफोड भएको छ त्यो सम्बन्धमा। अनि हामीले छानबिन गर्दाखेरि तीनजना, त्यो एउटा चाहिँ बसका ड्राइभर पाण्डे खलासी र त्यसपछि यी रामबहादुर बीका तीनजनालाई एउटै उसमा हामीले मेडिकल गराएछौ। मेडिकल गराएर ल्याएपछि यहाँ राखिदिएछन्। अर्को दिन शनिबार शनिबार साँझ करिब छ सवा छ बजे यो अख्तियार अनुसन्धान अख्तियारका पनि टोली आउने हुनुभयो र अर्को चाहिँ विभिन्न कार्यक्रमहरूले गर्दा सरकारी वकिल कार्यालयका वकिल साहब म अनि हाम्रो इलाका प्रहरी कार्यालय पुरकोटका प्रहरी निरीक्षक हरि हमालजी हामी तिनै जना यही बाहिरै थियौं त्यही बेला यहाँ चाहिँ हल्ला भयो यस्तो यस्तो भयो। रिसुङ्गा नगरपालिका आठका 39 वर्षीय रामबहादुर विश्वकर्माको फागुन 16 गतेका दिन जिल्ला प्रहरी कार्यालय गुल्मीको हिरासतमा झुन्डिएर आत्महत्या गरेको प्रहरीले बताए पनि परिवारजन र सरोकारवालाले समेत पत्याउन सकेका छैनन्। झुन्डिएर आत्महत्या गरेको भन्ने स्थान धेरै अग्लो छ जहाँ डोरी लगाउन सकिँदैन यसर्थ पनि पत्याउन गाह्रो छ भन्ने प्रश्नमा उनै प्रहरी निरीक्षक गुप्त पू लगायत 10-11 जना तुनुवाहरू महिला पुरुष सबै बन्दीहरू हिरासत कोठैमा थिए। त्यहाँ टोटी छ त्यो टोटी बाहेक अरू केही पनि छैन। यदि टोटी मक्टा राखेर माथि गर्न सक्यो भने सकिन्छ। सुरुमा टी शर्टमा झुन्डिएर आत्महत्या गर्यो भनियो पछि प्यान्टमा भनियो फेरि चुङ्गीको पासो लगाएको भनियो आखिर किन यस्तो त भन्ने प्रश्नमा गुप्ताले प्रहरी संगठनको यसरी बचाउ गर्नुहुन्छ। यो कुरा यथार्थता हो तर साँझको बेलामा कोठामा अलिकता साँझ 6 बजेर 8-10 मिनट या 10-12 मिनटको अवस्था हो र त्यो बेला कोठामा त्यति चाहिँ चाहकिलो ऊ नभएको कारणले उसले लाएको उसले लाएको आफ्नै कपडा हो। अब त्यो कसैले त्यसलाई चुन्नी भनेर ऊ भने कसैले शर्ट भनेर भने त हामी त्यो शर्ट चुन्नी ट्राउजर भन्नु भन्दा पनि उसले प्रयोग गरेको आफ्नै कपडा म झुन्डिएको हो भने उसमा मलाई विश्वास लाग्छ। प्रहरी हिरासतमा विश्वकर्मालाई राख्नु पूर्व मेडिकल गराइएको थियो। त्यति बेला डाक्टरले उनलाई उच्च रक्तचाप छ 2 घण्टा भित्रमै जचाउन ल्याउनु भनिएको थियो तर किन लगिएन त भन्ने प्रश्नमा गुप्ताको भनाई यस्तो छ। जो चाहिँ प्रहरी कर्मचारी तिनलाई औषधि उपचारको लागि लिएर गाथे या उनले डाक्टरले जे भन्यो त्यो नियमता आएर ड्युटी अफिसरलाई रिपोर्ट गर्नुपर्ने हो। अब हाम्रोमा च्यानल माथि सोध्ने गरिन्छ तर यो सम्बन्धीमा मलाई कुनै किसिमको रिपोर्टिङ भएन। त्यो उसमा म अनभिज्ञ छु म अनजान छु। प्रहरी हिरासतमा यति ठुलो लापरवाही यस घटनाले प्रहरी भित्र लगेपछि अनुसन्धान गर्ने नाममा कुटपिट यातना पनि दिँदो रहेछ भन्ने आशंका बढेको छ भन्ने प्रश्नमा गुप्ता यसो भन्नुहुन्छ। होइन त्यो अहिलेको कन्टेस्टमा त बिल्कुलै छैन। हामी कुटपिट गर्ने या अरू चाहिँ उनलाई मानसिक या शारीरिक यातना दिने काममा हामी विश्वास राख्दैनौ। विश्वकर्माको हत्या वा आत्महत्या भन्ने कुरा निष्पक्ष अनुसन्धान भए मात्र बाहिर आउला तर प्रहरीको गम्भीर कमजोरी देखिन्छ नै भन्ने सवाललाई भने प्रहरी निरीक्षक गुप्ताले स्वीकार गर्दै विभागीय कारवाही प्रक्रिया अगाडि बढाएको बताउनु भयो। यथार्थता हो त्यो कमजोरी भएको हो कमजोरी भए हो कहीँ जाने अनजानेमा हाम्रो कहीँ न कहीँ कतै केही रेख देख नपुगे जस्तो हो लाग्छ मलाई। अनुसन्धानमा विस्तारै सबै कुराहरू उजागर हुन्छन् खुल्छ। कमजोरी स्वीकार गर्नुभयो तपाईँ कार्यालय प्रमुख भएको हैसियतले तपाईँलाई वा तपाईँका मातहतका कर्मचारी जो ड्युटी रुममा हुनुहुन्थ्यो त्यति बेला त्यस्ता व्यक्तिहरूको विभागीय कारवाही हुन्छ कि हुँदैन? विभागीय कारवाही अवश्य हुन्छ अनि मैले सुरु पनि गरिसके छु। म 7 जना माथि विभागीय कार्यवाहीको थालनी गरिसके छु। ती सबैलाई मैले स्पष्टीकरण सोधिसके छु त्यसको जवाब आइरहेछ म कारवाही अगाडि बढाइरहेछु। प्रहरी हिरासतमा राखिएका नागरिकहरूको सुरक्षा हुन नसकेको र मानव अधिकारको हनन भएको अधिकार कर्मीहरूले प्रतिक्रिया दिँदै आएका छन्। यस सम्बन्धमा हामी लामो समयसम्म मानव अधिकारको क्षेत्रमा काम गरेका नरेश भण्डारीसँग टेलिफोन सम्पर्कमा छौँ। हेलो नमस्कार। नरेशजी तपाईँ लामो समयसम्म मानव अधिकारवादी क्षेत्रमा काम गर्नुभयो होइन? जुन प्रहरी कार्यालयभित्र रामबहादुर विश्वकर्माको झुन्डिएर आत्महत्या भनिएको छ यसलाई कसरी लिनु भएको छ तपाईँले? कुनै पनि नागरिकलाई प्रहरीले हिरासतमा लिइसकेपछि उसको सुरक्षा गर्नु अब राज्यको दायित्व हुन्छ होइन? हजुर। यो घटनामा चाहिँ राज्यले कुनै एउटा नागरिकको आफ्नो हिरासतमा रहेको आफ्नो नियन्त्रणमा रहेको आफ्नो नागरिकको सुरक्षा गर्न नसकेको घटनाको रूपमा लिएको छ। आत्महत्या जुन भनिएको छ नि जस्तो राज्यको गैर जिम्मेवार ढंगले जुन मृत्यु भएको छ नागरिकको उसका परिवारले उचित क्षतिपूर्ति पाउने कि नपाउने? कुनै पनि नागरिकको जीवन क्षति भएको छ त्यसको क्षतिपूर्ति त त्यसलाई मूल्यमा तोक्न त मिल्दैन र सकिँदैन पनि। पनि कम्तीमा एउटा नागरिकको मृत्यु भइसकेपछि एउटा उसको परिवारको लालन पालन शिक्षा स्वास्थ्यको कुरामा चाहिँ गम्भीर असर परेको हुन्छ। त्यस कारणले राज्यले परिवारलाई क्षतिपूर्ति दिनुपर्ने कुरा त यो राज्यसँग यदि नैतिकता छ, राज्यले आफ्नो नागरिकको सुरक्षा गर्नुपर्ने दायित्व हो भने त राज्यले यसको परिवारलाई, पीडितको परिवारलाई चाहिँ क्षतिपूर्ति दिनुपर्ने, उनीहरूको चाहिँ जीवनको रोजीरोटीको ग्यारेन्टी गर्नुपर्ने कुरा त भइहाल्छ नि प्रेमजी। हस् त धन्यवाद। विश्वकर्मा यदि झुन्डिएरै आत्महत्या गरेको भए तस्विर खिचिनु पर्दथ्यो र पत्रकारलाई पनि देखाइनु पर्दथ्यो, तर त्यसो गरिएन र उनीहरूलाई फरक फरक कुरा गरियो। सुरुमा यस घटनाको रिपोर्टिङ गर्नुहुने पत्रकार घनश्याम गौतम। होइन, जस्तो सुरुमा हामीले जानकारी लिन खोज्दाखेरि प्रहरीले रामबहादुर विकै शौचालयमा आफ्नै सर्टले झुन्डेर मरेको भन्ने जानकारी दियो, अनि त्यसको भोलिपल्ट फेरि सोच्दाखेरि उसको आफ्नै टाउजरमा भन्ने जानकारी दियो र अन्तिममा कपडा देखाउनु सक्दा लुगा हेराउन त भन्दाखेरि चाहिँ महिलाले ओढ्नका लागि प्रयोग गर्ने चुन्नीमा झुन्डेको अवस्थामा फेला परेको भनेर जानकारी गराएको थियो। भनेपछि अलिकति आशंका चाहिँ यसले उत्पन्न गरेका छ। हो, प्रहरीको भनाईलाई नै आधार मान्ने हो भने धेरै आशंकाहरू उठेका छन्। किन भन्दा प्रहरीले आफैले पटक पटक बयान छेड्नु भनेको शंकास्पद कुरा हो र उसको मृत्यु चाहिँ कसरी भयो, हत्या हो अथवा आत्महत्या हो भन्ने कुरा खुल्ने गरी स्पष्ट केही नदेखिएका कारणले पनि शंका बढेको हो। हत्या या आत्महत्या नभने पनि प्रहरीको कमजोरी त हो नि यो। हो, अब उसले आफै आत्महत्या गरे हो अथवा अरू केही कारणले उसको मृत्यु भएको भन्ने कुरा छानबिन विषय बनेको छ र खोज्न जरुरी छ, तर अहिले हामीले सबै कुरा टिका टिप्पणी गर्नु जरुरी छैन र उसको मृत्यु चाहिँ स्वाभाविक होइन कि भन्ने आम नागरिकहरूको बुझाइ मात्रै हो। हस् त धन्यवाद। गुल्मी जिल्लामा पहिलो पटक नागरिकको शव 6 दिनसम्म दुर्गन्धित अवस्थामा रह्यो। 9-9 जना डाक्टरको दरबन्दी भएको जिल्लामा शव पोस्टमार्टमको अधिकार प्राप्त एकजना पनि डाक्टर नहुँदा यति धेरै दिनसम्म शव रहनु परेको हो। यस सम्बन्धमा तत्कालीन निमित्त प्रमुख जिल्ला अधिकारी बलराम अरियालसँग हामी टेलिफोन सम्पर्कमा छौ। हेलो, नमस्कार। रामबहादुर विश्वकर्माको जुन मृत्यु घटनाका बारेमा होइन हजुरकै अध्यक्षतामा बैठक पनि बस्यो, छलफल भयो, सब पोस्टमार्टम गर्ने कुरा भयो र परिवारले बुझ्ने कुरा पनि भयो होइन, अनि सब बुझ्न तयार भए परिवारजन, तर जिल्ला अस्पताल गुल्मीमा एकजना पनि डाक्टर हुनु भएन पोस्टमार्टम गर्नका लागि। यस्तो लापरवाही गरेर यति संवेदनशील कुरा पनि यो डाक्टर नहुनु, यो त गजबको कुरा भयो नि। सन्दर्भ त्यस्तो डक्टरै नभएको चाहिँ डक्टर चाहिँ एमबिबिएस डक्टर भएका, तर त्यहाँ अब हामीले चाहिँ सामान्यतया सेवाहरू सञ्चालन भइरहेको अवस्थामा यो अवस्था विद्यमान छ भन्ने कुरो हामी सबैलाई बोध नभएको, तर वास्तविकता त्यहाँ गएर जब घटनाको विषयमा परिसकेपछि हामीले हस्पिटल सम्पर्क गर्दाखेरि हस्पिटलमा एउटा आइएनजिओबाट सञ्चालित डक्टर भएको, उसले कानुन तह गर्न नमिल्ने र एउटा मेन्टल डक्टर भएको कारणले उसले गर्न नमिल्ने, अब त्यहाँको मेडिकल सुपरिन्टेन्डेन्टको रूपमा काम गर्ने जुन डक्टर हुन्थ्यो उहाँ आफ्नो केन्द्रीय स्तरको गोष्ठी र आगामी वर्षको गोष्ठी परेको कारणले गर्दाखेरि काठमाडौँ जानु परेको अवस्था रहेको कारणले गर्दाखेरि त्यो हुन नआएको भन्ने हामीले सबैले बुझ्न पायौँ। हामीले घटनाको विषयमा सबै जानकारी गराइसकेपछि डक्टरले आउन भनेर तत्कालै एयरपोर्टमा टिकट लिएर सम्पर्क गरेको, राष्ट्रिय कारण एयरपोर्ट बन्द भएको हुनाले तत्काल उहाँ आउन सक्नु भएन। भोलिपल्ट दिउँसो 1:30 बजी मात्रै डक्टरले प्लेन फ्लाइट भएर भैरव आइकन उहाँ त्यो दिन साँझ 7 बजे मात्रै जिल्लामा आइपुग्नु भयो र त्यो दिन रातिको अँध्यारो समयमा त्यो पोस्टमार्टम गर्न नमिल्ने कारणले गर्दा त्यसको भोलिपल्ट चाहिँ पोस्टमार्टम हुनुभयो। त्यो परिस्थिति जन्य भएको भन्ने कुरा हामीले महसुस गरेका छौँ। अनि कि प्रहरी हिरासतमै एउटा नागरिकको रहस्यमय रूपमा मृत्यु भएको छ, यो घटनाको गम्भीर रूपले छानबिन गर्न प्रशासन कतिको लाग्छ भन्ने अपेक्षा राखौँ? प्रशासन तत्कालीन बेला पनि त्यस विषयमा एकदम सबै राजनीतिक दल, मानव अधिकारवादी र नागरिक समाज, राजनीतिक दल र प्रशासन समेतको सहभागिता भएको एउटा छानबिन समिति हामीले चाहिँ तत्कालै एउटा गठन गरेका छौँ। त्यो समितिले तत्काल काम गर्ने प्रतिबद्धता जाहेर गरेको छ। अहिले अब 1-2 दिन भित्रमै त्यसले काम गर्छ र वास्तविक सत्य तथ्य बाहिर प्रकाशमा ल्याउनेछ भन्ने हामीले चाहिँ विश्वास दिलाउँछौँ। जस्तो सुरक्षा निकायभित्रै यस्तो गम्भीर प्रकृतिको घटना घटिरहेछ, प्रहरी संगठनलाई तपाईँहरूले सचेत गराउनु भएको छ कि छैन? यो यसमा प्रहरी प्रशासन यसमा सचेत छ, अब यसमा चाहिँ प्रहरी चाहिँ सबै सजग चाहिँ गराइराखेका छौँ र राष्ट्रिय अन्तर्राष्ट्रिय मानव अधिकार संस्थाहरूले पनि यस विषयमा निरन्तर त्यसको अनुगमन र निरीक्षण गरिआएको छ र यो हुँदा हुँदै त्यस्तो हुँदा हुँदै पनि नजाँदा नजाँदै पनि भएको भन्ने कुरो चाहिँ हामीले जस्तो कि त्यहाँनिर हत्या या झुन्डिएर आत्महत्या भन्ने कुरा त भोलिको छानबिनले बताउला, तर अहिले सरासरी देखिएको प्रहरीको कमजोरी छ नि ड्युटीवालाहरूको होइन, तिनीहरूलाई विभागीय कारवाही हुन्छ कि हुँदैन? अब यो छानबिन कमिटीले अब त्यस विषयमा दोषीको भन्ने कुरो सिफारिस गर्नेछ, त्यसैको आधारमा नै भन्न सकिन्छ, अहिले यही नै भन्न सकिन्छ, यदि त्रुटि या गल्ती देखिएमा उनीहरूलाई विभागीय कारवाही अवश्य हुन्छ। हस् त धन्यवाद। धन्यवाद। रेसुङ्गा नगरपालिका आठको सुकुम्बासी टोलमा अर्कैको झुपडीमा बस्दै आइरहेका स्वर्गीय रामबहादुर विश्वकर्माका श्रीमती र छोराले काजक्रिया चौरमा बसेर गर्नुपर्ने स्थिति आएको छ। प्रहरी प्रशासनबाट 30,000 क्रिया खर्च पाएका उनीहरूको नबस्ने बास न समयमा खानेगास हुने अवस्था छ। रामबहादुरले आत्महत्या नभई कसैले हत्या गरेको आरोप उनीहरूले लगाएका छन्। म भाइ कान्छु कृष्णबहादुर विश्वकर्मा जुनियर मरी सम्भव छैन तपाईँले पनि हेरिदिनु पर्ने रसेमा मृत्यु हो भने के भन्ने लाग्छ? मारेको भने रसे चाहिँ मारेको भने छ शुक्रबारको 4 बजे के कारणले मर्यो र उसको बालबच्चाले चाहिँ उसले जे भनेछ त्यो निर्णय अनुसार हामीले चलेछौँ। उसले गर्न सक्छ सक्दैन त्यो गर्ने हो कि होइन, उसले आश्वासन मात्र दिएको हो कि होइन त्यो गरेको र उसले मारिएको भन्ने पत्रकारले समय सबैले होइन थर भएर यो मरेको होइन मारिरहेको छ भन्ने त्यहाँ जानकारी। मलाई त यस्तो लाग्छ अब त्यो डोरीमा झुन्डेर मर्न कहिले सक्दैन अनि चुनिया झुन्डेर मर्न कहिले सक्दैन आफैले मारे उनीहरूले मारेको जस्तो लाग्छ। हाम्रो वास्ते वास्ते केही पनि गरेर ठुला ठुला मान्छेहरू मिले उनीहरूले मिलेर अनि होइन भनेर मिलेर सबै हामीलाई ऊ गरायो तिनीहरूले उनीहरू आफै मिले अनि मिलेपछि होइन भन्ने गराएर हामीलाई त्यतिकै 30,000 पैसा दिएर हामीलाई त्यतिकै मिलाए। भनेपछि रसिमय मृत्यु नै हो भन्ने लाग्छ? मलाई त त्यो भित्रै मारेको जस्तो लाग्छ। अत परिवारजनको यो आशंकालाई दूर गरिदिन छानबिन समिति गम्भीर भएर लाग्न जरुरी छ। यदि यो तमगासका जल्दा बल्दा धनी पुँजीपतिका आफन्तहरू प्रहरी हिरासतमा रहेको बेला सामान्य चोट मात्रै लाग्थ्यो भने यहाँ आगो बोल्ने थियो। तर गरीब विश्वकर्माको ज्यान जाँदा पनि थ्वैचुप मैचुपको अवस्था देखिएको छ। यस्तै अवस्था हो भने भोलि प्रहरी हिरासतमा अरू धेरै गरीबहरूको कुकुरको मराई हुन सक्छ। यसर्थ यस घटनाको निष्पक्ष छानबिन लागि धनी पुँजीपतिहरूको मुख नताकी सारा गरिब मजदुरहरू उठ्न सके कसो होला।